یہ کتاب کیسے وجود میں آئی اور کہاں لکھی گئی؟ چھوٹے چھوٹے بچے بھی بڑے بڑے خواب دیکھتے ہیں۔ پالنے پر ایک کتبہ، جو ہتھیار صرف ایک بار استعمال ہوتا ہے اسے بھی ساری زندگی ڈھونا پڑتا ہے۔ جو اشعار زندگی بھر گنگنائے جاتے ہیں بیک جنبش قلم وجود میں آتے ہیں۔ بہار کا موسم ہے، ایک پہاڑی گاؤں پر موسم بہار کی ایک چڑیا منڈلا رہی ہے۔ اسے کسی ایسی جگہ کی تلاش ہے جہاں وہ کچھ دیر بیٹھ کر اطمینان کی سانس لے سکے۔ پھر اسے ایک مکان کی چوڑی چکلی، ہموار اور صاف ستھری چھت اور اس پر رکھا ہوا پتھر کا ایک بیلن نظر آتا ہے۔ وہ پر سمیٹتی ہے اور آسمان کی وسعتوں سے نیچے بیلن پر اتر کر آرام کرنے لگتی ہے۔ ایک نازک اندام دوشیزہ کی نظر اس پر پڑتی ہے۔ وہ چپکے چپکے آتی ہے اور چڑیا کو پکڑ کر گھر میں لے جاتی ہے۔ چڑیا محسوس کرتی ہے کہ گھر کے سبھی لوگ اس سے پیار کرتے ہیں۔ وہ ہمیشہ کے لیے اس گھر میں بس جاتی ہے اور مکان کی ایک پرانی دھواں زدہ شہتیر میں جڑی نال کے سہارے اپنے لیے گھونسلہ بنا لیتی ہے۔ اگر میں اپنی کتاب کو اس چڑیا سے تشبیہ دوں تو کیسا رہے؟ کتنی بار میں نے اپنی شاعری کے نیلے آسمان پر اڑتے ہوئے نثر کی وادی کی جانب اشتیاق بھری نظر ڈالی ہے اور کسی ایسے مقام کی تلاش کرتا رہا ہوں جہاں اتر کر سکون و اطمینان کی سانس لے سکوں۔ لیکن نہیں، یہ کہنا زیادہ بہتر ہوگا کہ میں وہ ہوائی جہاز ہوں جو زمین پر اترنے کے لیے ہوائی اڈے کے اوپر منڈلا رہا ہے۔ میں اترنا چاہتا ہوں لیکن ہوائی اڈے کے کنٹرول مینار سے موسم کی خرابی کی وجہ سے اجازت نہیں مل رہی ہے۔ میں چکر لگانا بند کر دیتا ہوں اور ایک جانب روانہ ہو جاتا ہوں۔ میں جس زمین پر اترنا چاہتا تھا وہ اب پھر پیچھے چھوٹتی جا رہی ہے۔ بارہا ایسا ہوتا رہا ہے اور یوں میں نے سوچا کہ نیچے کسی ٹھوس پتھریلی زمین پر اترنا میری قسمت میں نہیں، ناہموار اور دشوار گزار زمین پر ٹھوکریں کھاتے ہوئے آگے بڑھنا ہی میرے قدموں کا مقدر بن چکا ہے۔ میری آنکھوں کو روئے زمین پر نت نئی جگہوں کی تلاش سے کبھی فرصت نہیں ملنے والی ہے اور دل کا مقدر ہی یہ ہے کہ وہ ہر گھڑی نو بنو اور تازہ بتازہ نغموں کو جنم دیتا رہے۔ اس کسان کی طرح جو اپنے سر کے اوپر سے گزرنے والے بادل کے کسی ٹکڑے کو نظر بھر کر دیکھتا ہے، یا سارسوں کی مخروطی قطار سے لطف اندوز ہو کر دوبارہ مضبوط ہاتھوں سے حل کو پکڑ کر اپنے کام میں مصروف ہو جاتا ہے۔ میں بھی اپنی اس نظم کی تکمیل کی طرف متوجہ ہوتا ہوں جو ادھوری رہ گئی تھی۔ جی ہاں، میں اپنی شاعری کو آسمان کا ہم پلہ کتنا ہی کیوں نہ قرار دوں، شاعری میرے لیے میرا کھیت ہی رہی ہے۔ ہلکے نوک کی چبھن کا انتظار کرنے والی زمین اور سنگین کام، ابھی تک میں نے نثر کے میدان میں کوئی قدم نہیں اٹھایا تھا۔ ایک دن مجھے ایک خط موصول ہوا، لفافے میں ایک ایسے رسالے کے مدیر کا پیغام تھا جس کا میں بے حد احترام کرتا ہوں، اور مزید ترہ یہ کہ خود مدیر محترم سے بھی مجھے خاصی عقیدت ہے۔ مدیر محترم نے اپنے خط کا آغاز جس جملے سے کیا تھا وہ تھا محترم رسول، اور سچ تو یہ ہے کہ یہ احترام ہمہ گیر تھا۔ خط کھولا تو اتنا بڑا تھا جیسے یہ خط نہیں بھینس کی وہ کھال ہو جسے پہاڑی لوگ سوکھنے کے لیے اپنے مکان کی چھت پر پھیلا دیتے ہیں۔ جب میں خط پڑھ رہا تھا تو اس کے صفحات بھی اسی طرح چرچرا رہے تھے جیسے بھینس کی سوکھی کھال جس کو نیچے مکان میں لے جانے کے لیے لپیٹا جاتا ہے تو وہ چرچرانے لگتی ہے۔ بس کمی تھی تو کھال سے نکلنے والی تیز بھو کی، خط میں کسی طرح کی مہک نہ تھی۔ مدیر محترم نے لکھا تھا، ہم نے یہ فیصلہ کیا ہے کہ رسالے کے آئندہ چند شماروں میں داغستان کی کامیابیوں، اچھے کاموں اور روزمرہ کے کاموں کی رپورٹ شائع کریں۔ ہماری خواہش ہے کہ اس میں ہمارے عام محنت کش مردوں اور عورتوں کی کہانی ہو، ان کی بے لوث کوششوں اور امنگوں کی کہانی، آپ کے کوہستانی وطن کا روشن مستقبل اور اس کی صدیوں پرانی روایت کا ذکر ہونے کے ساتھ ساتھ اس کے شاندار حال پر اس داستان میں زیادہ زور دیا جائے۔ ہم نے یہ بھی فیصلہ کیا ہے کہ اس موضوع پر آپ سے زیادہ بہتر کوئی دوسرا نہیں لکھ سکتا۔ اب رہی یہ بات کہ اس موضوع کو برتا کس طرح جائے، اظہار خیال کے لیے کون سی صنف اختیار کی جائے، تو اس کا فیصلہ ہم آپ پر چھوڑتے ہیں۔ مختصر افسانہ لکھیے، مضمون لکھیے، خاکے تیار کیجیے یا مختصر نوٹ، مضمون ٹائپ کے 9-10 صفحات پر مشتمل ہو تو بہتر ہے، اور اسے ہر حال میں 20-25 دن کے اندر ہمارے پاس پہنچ جانا چاہیے۔ ہمیں آپ کے تعاون کی امید ہے اور ہم آپ کا پیشگی شکریہ ادا کرتے ہیں۔ ایک زمانہ تھا جب لڑکیوں کی شادیاں ان کی مرضی کے بغیر کر دی جاتی تھیں، بس انہیں اتنا بتا دیا جاتا تھا کہ ساری باتیں طے ہو چکی ہیں اور اب تمہیں فلاں ابن فلاں کے ساتھ زندگی گزارنی ہے۔ لیکن اس زمانے میں بھی کسی میں اتنی جرت نہ تھی کہ بیٹے کی شادی طے کر دے اور اس کی مرضی معلوم نہ کرے۔ لوگ کہتے ہیں کہ گیدا تلی گاؤں کے کسی فرد نے ایسا کیا تھا، تو کیا مدیر محترم بھی پہاڑی گاؤں گیدا تلی سے کوئی تعلق رکھتے ہیں؟ انہوں نے تو مجھ سے متعلق ساری باتیں طے کر دی، لیکن کیا میں نے بھی یہ فیصلہ کر لیا ہے کہ میں اپنے داغستان کی کہانی 9 صفحات میں ہی دوں، اور وہ بھی 20 دن کے اندر اندر؟ مجھے غصہ آ گیا، اور اس غصے میں وہ خط میں نے جہاں تک ہو سکتا تھا اپنے سے دور پھینک دیا۔ کچھ دنوں بعد میرے فون کی گھنٹیاں اس شدت سے بجنے لگیں جیسے وہ فون نہ ہو بلکہ کوئی مرغی ہو جو انڈا دینے کے بعد چیخ چیخ کر اپنی فتح کا اعلان کر رہی ہے۔ فون رسالے کے دفتر ہی سے تھا۔ ہیلو رسول، آپ کو ہمارا خط مل گیا؟ جی ہاں مل گیا۔ تو مضمون کا کیا ہوا؟ دیکھیے، آپ تو میری مصروفیت جانتے ہی ہیں، بات یہ ہے کہ مجھے وقت نہ مل سکا۔ دیکھیے رسول، آپ ہمیں ٹال نہیں سکتے، ہمارے رسالے کی تعداد اشاعت 10 لاکھ کے قریب ہے، اور اسے بیرونی ملکوں میں بھی پڑھا جاتا ہے۔ اگر آپ واقعی اس قدر مصروف ہیں تو ہم کسی کو آپ کے پاس بھیج دیتے ہیں، آپ بس اتنا کیجئے کہ اسے کچھ خیالات اور تفصیلات بتا دیجئے، باقی سارا کام وہ خود کر لے گا۔ اس کے تیار کردہ مسودے پر آپ ایک نظر ڈال لیجئے، جو تبدیلیاں کرنی ہو کیجئے، اور پھر اپنے دستخط کر دیجئے، ہمارے لیے آپ کا نام ہی اہم ہے۔ جسے مہمان دیکھ کر خوشی نہ ہوتی ہو، وہ اس قابل ہے کہ اس کی ہڈی پسلی ایک کر دی جائے۔ اگر کسی کے چہرے پر مہمان کو دیکھ کر ناگواری کی کیفیت پیدا ہو جاتی ہو یا بھویں تن جاتی ہوں، تو خدا کرے اس کے ہاں نہ تو نیک صلاح دینے والے بزرگ باقی بچے، نہ ان پر کان دھرنے اور عمل کرنے کے لیے خود زندہ رہ جائیں۔ ہمارے علاقے میں مہمانوں کی اتنی ہی قدر کی جاتی ہے۔ لیکن خدا کے لیے میرے پاس کسی سالی خالوف کو مت بھیجیے۔ آوار زبان میں جب یہ کہنا ہو کہ کام ٹھیک طرح چل رہا ہے، تو اس کے لیے یہ استعارہ اپنایا جاتا ہے کہ بالکل سالی خوف کے تمبورے کی طرح۔ میں اس کی مدد کے بغیر اپنا تمبورہ کس سکتا ہوں، اپنی سراہی میں دستہ لگا سکتا ہوں؟ اگر میری پیٹھ میں کھجلی ہو رہی ہو تو مجھ سے زیادہ اچھی طرح یہ بات کون جان سکتا ہے کہ کس جگہ کھجلانے سے سکون ملے گا۔ اور پھر والسلام والکلام کے بعد بات ختم ہو گئی۔ میں نے 1 ماہ کی چھٹی لی اور اپنے آبائی گاؤں صدا کی طرف چل پڑا۔ یہ ہے میرا گاؤں صدا، 70 گرم چولہوں کی بستی، 70 چمنیوں سے اٹھتا ہوا دھواں کوہستانی علاقے کے صاف شفاف آسمان میں بکھرتا جا رہا ہے۔ کالی زمین پر سفید مکانات سر اٹھائے کھڑے ہیں۔ گاؤں کے باہر اور سفید مکانوں کے سامنے سرسبز میدان اور کھیت دور تک پھیلے ہوئے ہیں۔ گاؤں کے پیچھے پہاڑوں کی فصیل ہے، جس کی بھوری چوٹیاں گاؤں کے عقب میں اس طرح ابھری ہوئی ہیں جیسے کسی چوڑی چکلی چھت پر بچوں کا گروہ جمع ہو اور صحن میں ادا کی جانے والی شادی کا تماشا دیکھ رہا ہو۔ گاؤں میں پہنچتے ہی میں نے ابا کا ایک خط نکالا جو انہوں نے ماسکو کی پہلی سیر کے دوران گھر لکھا تھا۔ ابا کی تحریر و تقریر میں سنجیدگی اور مزاح کا ایک ایسا امتزاج ہوتا تھا کہ دونوں میں فرق کرنا بڑا مشکل ہو جاتا تھا۔ بہرحال ماسکو دیکھ کر وہ متحیر رہ گئے تھے۔ انہوں نے لکھا تھا، ایسا لگتا ہے جیسے یہاں ماسکو میں کھانا پکانے کے لیے چولہے نہیں جلتے، کیونکہ نہ تو یہاں مجھے کوئی عورت گھر کی دیوار پر گوبر تھاپتی دکھائی دی اور نہ ہی گھروں کی چھت سے اس طرح کا دھواں اٹھتا دکھائی دیا جس کی شکل ابو طالب کی بڑی پاپاخ ٹوپی جیسے ہوا کرتی تھی۔ مجھے یہاں وہ بیلن بھی نظر نہیں آیا جس کی مدد سے ہم لوگ اپنی چھتوں پر مٹی دباتے ہیں۔ چھتوں پر چارے کے ذخیرے بھی دکھائی نہیں دیے۔ سوال یہ ہے کہ اگر یہاں چارہ سکھایا نہیں جاتا تو مویشیوں کو کھلایا کیا جاتا ہے؟ مجھے یہاں ایک بھی ایسی عورت نظر نہیں آئی جو سر پر گھاس کا گٹھا اٹھائے اپنے گھر کی طرف جا رہی ہو۔ نہ میں نے یہاں زورنا بانسری کی دھنیں سنی، نہ تمبورے کی آواز۔ ایسا لگتا ہے لوگ یہاں شادیاں نہیں کرتے یا ان کو دھوم دھام سے نہیں مناتے۔ اس عجیب و غریب شہر کی سڑکوں پر میں دور دور تک ٹہلتا رہا ہوں، لیکن مجھے ایک بھی بھیڑ نظر نہیں آئی۔ سوال یہ ہے کہ ماسکو والوں کے یہاں جب کوئی مہمان آتا ہے تو وہ اس کی خاطر تواضع کرنے کے لیے کون سا جانور ذبح کرتے ہیں، اور اگر بھیڑ ذبح نہیں کی جاتی تو پھر وہ اپنے بےحد عزیز دوست کی خاطر کس چیز سے کرتے ہیں؟ نہیں، مجھے یہ طرز معاشرت پسند نہیں آئی۔ میں گھر واپس آنا چاہتا ہوں، اپنے گاؤں صدا کو لوٹنا چاہتا ہوں، جہاں میں اپنی بیوی سے فرمائش کر کے خوب لہسن ملی مزیدار خنکالی پکواؤں اور اطمینان کے ساتھ سیر ہو کر کھا سکوں۔ خنکالی گوشت بھرے سموسوں کو کہتے ہیں۔ ابا نے جب ماسکو کا موازنہ اپنے گاؤں سے کیا تو وہاں انہیں اور بھی کئی کمیاں نظر آئیں۔ ماسکو کی دیواروں پر اپلوں کو سوکھتے نہ دیکھ کر حیرت کا اظہار یقیناً ان کی ظریفانہ طبیعت کا نتیجہ ہے، لیکن جہاں انہوں نے یہ لکھا ہے کہ وہ اپنے چھوٹے سے گاؤں کو اس عظیم شہر پر ترجیح دیتے ہیں، وہاں وہ قطعی سنجیدہ ہیں۔ انہیں اپنے گاؤں صدا سے محبت تھی اور وہ اسے روئے زمین کی تمام راجدھانیوں کے عوض بھی چھوڑنے کے لیے تیار نہ تھے۔ میرے محبوب صدا، میں اس وسیع دنیا سے لوٹ کر تیرے پاس آیا ہوں جس میں ابا کو اتنی ساری خامیاں نظر آئی تھی۔ میں ساری دنیا میں گھوما پھرا ہوں اور بہت ساری چیزیں دیکھ کر اشش کر اٹھا ہوں۔ اپنے چاروں طرف بکھرے ہوئے حسن کی بہتات نے میری آنکھیں خیرہ کر دیں، اس حد تک کہ وہ کسی ایک چیز پر جم نہ جائے۔ ایک سے ایک شاندار مندر اور ایک سے ایک دلکش چہرے میری نگاہوں کے سامنے سے گزرے ہیں، لیکن مجھے ہر لمحے اس بات کا یقین رہا ہے کہ کل مجھے آج سے زیادہ خوبصورت مناظر اور حسین چہرے دیکھنے کو ملیں گے، کیونکہ دنیا بہرحال لامحدود ہے۔ میں ہندوستان کے مندروں سے، مصر کے اہراموں سے، اطالوی محلوں سے معذرت خواہ ہوں۔ امریکہ کی شاہراہوں، پیرس کے خیابانوں، برطانیہ کے پارکوں اور سوئٹزرلینڈ کے پہاڑوں سے معافی مانگتا ہوں۔ پولینڈ، جاپان اور روم کی خوبصورت عورتوں، مجھے معاف کرنا، میں تم سب کی رانائیوں سے متاثر ہوا ہوں، لیکن ایسا کبھی نہیں ہوا کہ تمہیں دیکھنے کے بعد میرے دل کی دھڑکنیں تیز ہو گئی ہوں، اور اگر تھوڑی دیر کے لیے میری نفس کی رفتار تیز ہوئی بھی ہے تو اتنی نہیں کہ میرا گلا سوکھ گیا ہو یا ایک پل کے لیے میں ہوش و حواس کھو بیٹھا ہوں۔ مگر جب میں پہاڑ کی سر بلند چوٹیوں کے درمیان بکھرے ہوئے اپنے گاؤں کے ان 70 مکانوں کو دیکھتا ہوں تو ایسا کیوں ہوتا ہے کہ میرے دل کی رفتار تیز ہو جاتی ہے، میری پسلیوں میں چبھن ہونے لگتی ہے، میری آنکھیں دھندلا سی جاتی ہیں، میرا سر چکرانے لگتا ہے جیسے مجھ پر کسی بیماری کا حملہ ہوا ہو یا میں نے اس قدر پی لی ہو کہ ہوش و حواس نے ساتھ چھوڑ دیا ہو۔ کیا اس کا مطلب یہ ہے کہ داغستان کا یہ چھوٹا سا گاؤں وینس، قاہرہ یا کلکتہ جیسے شہروں سے زیادہ خوبصورت ہے؟ یا میں سر پر لکڑیوں کا گٹھا اٹھائے کسی پہاڑی پگڈنڈی سے جس آوار عورت کو گزرتے ہوئے دیکھتا ہوں وہ اسکینڈینیویا کی کسی قد آور اور سنہرے بالوں والی دوشیزہ سے زیادہ حسین ہے؟ صدا، میں تیرے کھیتوں میں پھرتا ہوں اور صبح کی ٹھنڈی اوس मेरे थके पैर धोती है। मैं पहाड़ी नाले से नहीं बल्कि उस सोते से वहां मुंह धोता हूं जहां से वो फूटता है। लोग कहते हैं कि प्यास लगे तो उस जगह जाकर प्यास बुझाओ जहां चश्मा जमीन से फूटता है। लोगों का ये भी कहना है और खुद अब्बा भी कहा करते थे कि इंसान को सिर्फ दो सूरतों में झुकना चाहिए, किसी बहते हुए चश्मे से प्यास बुझाने के लिए या फिर किसी शाख पर खिला हुआ कोई फूल तोड़ने के लिए। सदा तू मेरा चश्मा है, मैं तुझ पर झुकता हूं और तेरी रानाइयों से जी भरकर अपनी प्यास बुझाता हूं। मुझे एक चट्टान नजर आती है और उस पर एक धुंधली सी परछाई उभरती महसूस होती है। ये मैं हूं, 30 साल पहले का रसूल। मेरे सर पर एक पापाक टोपी है, हाथ में एक लंबी सी लाठी और मेरे पैर गर्द में अटे हुए हैं। मुझे पगडंडी नजर आती है और उस पगडंडी पर भी वही परछाई उभरती है जो मेरी अपनी परछाई है। ये मैं ही हूं, 30 साल पहले का रसूल। मैं पास के किसी गांव की तरफ जा रहा हूं, गालिबन अब्बा ने किसी काम से भेजा है। कदम कदम पर मेरी मुलाकात मेरी अपनी जात से होती है, अपने बचपन से होती है, उन बहारों से, बरसात के मौसमों से, फूलों से और पतझड़ के जमानों में हर तरफ बिखर जाने वाली पत्तियों से होती है जो मेरे बचपन की याद से वाबस्ता है। मैं कपड़े उतार देता हूं और एक बलूनी आबशार के नीचे खड़ा हो जाता हूं। पहाड़ की चट्टान से गिरने वाले पानी की चादर 8 बार हिस्सों में बढ़ जाती है और आगे बढ़कर फिर मिलती है, फिर जुदा होती है और फिर एक दूसरे से मिलकर आबशार का रूप धार लेती है और अपना सारा सरमाया मेरे शानों, मेरे बाजुओं और मेरे सर पर उंडेल देती है। मेरे इस ठंडे आबशार के मुकाबले में पेरिस के पैलेस रॉयल होटल का गुसलखाना ऐसा लगता है जैसे प्लास्टिक का कोई खिलौना। चट्टानों के दरमियान एक पहाड़ी नाले के धारे ने जमा होकर तालाब की शक्ल अख्तियार कर ली है जिसका पानी दिन को गर्म हो जाता है। लंदन के मेट्रोपोल होटल में नहाने का नीलगू टब मेरे इस पहाड़ी गुसलखाने के आगे उस हकीर तश्त की तरह है जो हाथ मुंह धोने के लिए इस्तेमाल किया जाता है। बड़े बड़े शहरों की सड़कों पर चक्कर लगाना मेरा महबूब मशगला है, मगर 5-6 बार तवील मुसाफत के बाद शौक की आग बुझ जाती है, शहर की अजनबियत खत्म हो जाती है और घूमने फिरने को जी ही नहीं चाहता। लेकिन यहां मैं अपने गांव की छोटी छोटी सड़कों पर हजारों चक्कर लगा रहा हूं, लेकिन उकताहट का नामो निशान भी नहीं और न ही चक्कर लगाने की शदीद ख्वाहिश में जरा सी कमी आई है। इस बार गांव के एक एक घर में गया, मैंने एक एक चूल्हे पर हाजिरी दी, चाहे उनमें शोलों का रक्स जारी हो या शोलों की जगह दहकते हुए अंगारे ले चुके हों या खाकस्तर में दबी हुई चिंगारियां भी सर्द पड़ चुकी हों, इन सब पर मैंने अपना सर झुकाया जिस पर वक्त की ठंडी राख फैल चुकी है। मैं उन पालों के करीब खड़ा हुआ जिनमें पहाड़ी इलाकों का मुस्तकबिल बच्चों और बच्चियों की सूरत में मसरूफ़ इस्तराहत था। कुछ पालने खाली थे लेकिन इंसानी बदन की हरारत अब भी उनमें मौजूद थी, और कुछ ऐसे भी थे जिनमें रखे हुए कंबल और तकिए बहुत पहले ही सर्द हो चुके थे। जब भी मैं इन पालों के पास खड़ा हुआ मुझे यूं लगा है कि ये मैं हूं जो इनकी आगोश में सो रहा हूं और अभी मेरी जिंदगी का सफर शुरू नहीं हुआ है। पहाड़ी पगडंडियां, रूस की चौड़ी चकली शाहराहें और गैर मुल्की इलाकों की सड़कें और हवाई अड्डे अभी दूर की बातें हैं। मैंने पालों पर झुककर बच्चों को लोरियां सुनाई और उस वक्त तक सुनाता रहा जब तक वो मेरे सीधे साधे गीत सुनकर सो न गए। मैं सदा के कब्रिस्तान भी गया जहां उन पुरानी कब्रों के शाना बशाना जिन पर घास उगी हुई है मुझे नई नई कब्रें भी दिखाई दी जिनसे अभी ताजा खुदी हुई मट्टी की महक भी दूर नहीं हुई है। मैं उन घरों में भी सर झुकाए बैठा रहा जहां तजहीज़ो तकफीन के इंतजामात हो रहे थे और शादियों के मौके पर हंगामा खेज नाचों में भी शामिल हुआ। मैंने बहुत सारी ऐसी कहानियां और दास्तानें सुनी जो मेरे लिए कतई नई थी, और बहुत सारी ऐसी थी जिन्हें मैं पहले सुन चुका था लेकिन भूल बैठा था। और अब वो एक बार फिर मेरी याद की अताह गहराइयों से उभरकर जहन की बालाई सतह पर आ गई थी। जो कुछ नया था वो मैं अपनी आंखों से देख सकता था, जो कुछ पुराना था वो मैंने दूसरों की जुबानी सुना, और यादों के नकूश उभर आए, मेरी यादों के नकूश, जो एक बड़ी तकली पर लिपटे हुए रंगारंग धागों की तरह थे। और फिर मेरे रहन में उस खुशरंग कालीन की तस्वीर उभर आई जो इन धागों की मदद से तैयार किया जा सकता था। अभी कल तक न था एहसास मुझमें जिम्मेदारी का, लड़कपन रात दिन आवारा गर्दी जिंदगानी था। अचानक नील गू आंखों ने दुनिया ही बदल डाली, वो बचपन की शरारत का जमाना अब कहानी था। अभी कल ही हुआ एहसास मुझको जिम्मेदारी का कि संजीदा मिजाजी ही तकाजाए मोहब्बत है। अचानक नील गू आंखों ने वो जादू किया मुझ पर कि बचपन की शरारत का जमाना फिर हकीकत है। हां, मैं एक इश्किया नज्म लिख रहा हूं जो अभी पूरी न हुई है। इसका मौजू है आशिक और महबूबा। इसमें आशिक मैं हूं और हीरोइन वो दोशीजा जिससे मैं प्यार करता हूं। मुझे इस नज्म की तकमील की तरफ मुतवज्जो होना चाहिए, लेकिन मुझे अचानक यूं महसूस होता है जैसे अभी अभी मुझे कोई हंगामी एक तार मिलता है और अब मुझे सब कुछ छोड़ छाड़ कर हवाई अड्डे की तरफ दौड़ जाना चाहिए। या कुछ इस तरह की बात होती है कि पहाड़ी गांव में रहने वाली कोई औरत सुबह सवेरे चूल्हे में आग जला रही है। वो रात का बाकी बचा खाना गर्म करना चाहती है जो पूरे घराने के लिए काफी होगा। अचानक कतई गैर मुतवक्को तौर पर कोई मेहमान आ जाता है। अब उसे वो पतीली चूल्हे पर से उतार लेनी है जिसमें बासी खाना गर्म हो रहा था, और उसकी जगह ताजा खाना तैयार करना है। या फिर कुछ ऐसा होता है कि किसी बारात में दूल्हा के नौजवान दोस्त और साथी उसे घेरे बैठे हैं, लेकिन अचानक उन्हें उठना पड़ता है क्योंकि कुछ बुजुर्ग कमरे में दाखिल हो गए हैं और उनके लिए जगह खाली करना जरूरी है। या फिर ये सूरत होती है कि मेहमान खाने में बुजुर्ग जमा है और वहां बच्चे भी खेल रहे हैं, अचानक बच्चों को कमरे से बाहर निकाल दिया गया क्योंकि बुजुर्गों को कुछ अहम मशवरे करने हैं। अक्सर मुझे ऐसा महसूस होता है कि जैसे मैं कोई शिकारी, कोई माहीगीर या घुड़सवार हूं। मैं ख्यालात का शिकार करता हूं, उन्हें मछली की तरह पकड़ता हूं, घोड़े की तरह उन पर जीन कसता हूं और एड़ लगाता हूं, और कभी कभी यह एहसास कतई मुख्तलिफ सूरत अख्तियार कर लेता और मुझे यूं लगता है जैसे मैं ही कोई हिरन, कोई मछली या कोई घोड़ा हूं। और ये मेरे अफकार, मेरे ख्यालात और एहसासात हैं जो शिकारी की तरह मेरा पीछा कर रहे हैं, मुझे पकड़ रहे हैं, मुझ पर सवार हो रहे हैं और मेरी बाग मजबूत हाथों में पकड़े हुए हैं। जी हां, ख्यालात और एहसासात भी पहाड़ी इलाकों में बिन बुलाए मेहमानों की तरह हैं, जिन्हें न कोई मधु करता है और न जिनके आने की पहले से कोई खबर होती है, और आने वाले मेहमान से न तो छुपा जा सकता है न भागा जा सकता है। हमारे पहाड़ी इलाकों में मेहमानों के दरमियान किसी तरह की तफरीक नहीं बरती जाती। मेहमान सिर्फ मेहमान होता है, न अहम न गैर अहम, न बरतर न कमतर। इंतहाई मामूली मेहमान भी हमारे लिए अहमियत रखता है, और महज इसलिए कि वो मेहमान है। हम अपने मामूली से मामूली मेहमान को भी मौजज तरीन और मोमर तरीन मेजबान से ज्यादा इज्जत और एहतराम का मुस्तहिक समझते हैं। हम अपने मेहमान से ये कभी नहीं पूछते कि वो कहां से आया है, बस दरवाजे पर उसका इस्तकबाल करते हैं या उसे आतिशदान के करीब सबसे अच्छी जगह देते हैं और सबसे नरम गद्दे पर बिठाते हैं। पहाड़ों में मेहमान हमेशा अचानक आते हैं, लेकिन वो कभी गैर मुतवक्को नहीं होते। ऐसा कभी नहीं होता कि मेहमान आए और हम उनके इस्तकबाल के लिए पूरी तरह तैयार न हों, क्योंकि हम हर वक्त, हर दिन, हर घंटे और हर लम्हे उनके मुंतजिर रहते हैं। इस किताब का तस्वुर भी मेरे जहन में इसी तरह आया जिस तरह पहाड़ी इलाकों में मेहमान आया करते हैं, या कुछ ऐसी सूरत होती है कि आपके पास कोई खास काम नहीं है, आप महज ये देखने के लिए कि आपका सांस ठीक ठाक है या नहीं उसे दीवार से उतार लेते हैं और उसके तारों को यूं ही छेड़ना शुरू कर देते हैं। फिर आपके जहन में कोई नगमा जाग उठता है, आवाज का बहाव शुरू हो जाता है और आप ये महसूस किए बगैर गाने लगते हैं कि रात ढल चुकी है और सुबह होने वाली है। या फिर यूं कहा जाए कि अचानक नौजवान किसी मामूली काम से पड़ोस के गांव गया, मगर लौटा तो घोड़े की जीन पर उसके पीछे एक औरत बैठी नजर आई जो उसकी नई नवेली दुल्हन थी। तो मुदीर मोहतरम, मैं आपके हुक्म की तामील करूंगा, जल्द ही दागिस्तान पर एक किताब शुरू कर रहा हूं, लेकिन अगर मैं आपकी मुकर्ररा मुद्दत तक इसे मुकम्मल न कर सकूं तो मुझे माफ कर दीजिएगा, क्योंकि मुझे बहुत सारी राहों से गुजरना पड़ेगा और आप तो जानते ही हैं कि हमारे पहाड़ी इलाकों में राहें कितनी तंग होती हैं और ढलवान भी दूर बहुत दूर मेरे पहाड़ ना तराशीदा हीरों की तरह चमक रहे हैं। मेरे सवार रफ्तार घोड़े को वसी व अरीज मैदान दरकार है और वो इस तंग घाटी में चलने के लिए तैयार नहीं जिसकी तरफ आपने इशारा किया है। मैं अपने दागिस्तान को आपकी तरफ से दिए गए 9-10 सफ़ों में समेट भी नहीं सकता। ये भी अर्ज कर दूं कि कामयाबियों, कारनामों और रोज़ाना मेहनत की दास्तान कलम बंद करना आम मेहनतकश औरतों और मर्दों की कहानी, उनके बेलौस कोशिशों और उमंगों की कहानी लिखना, अपने कोहिस्तानी वतन के रोशन मुस्तकबिल, उसकी सदियों पुरानी रवायात का जिक्र करना और साथ साथ उसके शानदार हाल पर जोर देना मेरे बस में नहीं है। मेरा नाजुक कलम इतना जबरदस्त बोझ नहीं उठा सकता। उसकी निब पर मचलते हुए स्याही के एक कतरे में इतनी ताकत नहीं कि वो छलकती हुई नदियों, लगातार बहते हुए आबशारों को दुनिया के मुकद्दर या किसी इंसान के मुकद्दर को अपने आप में जज्ब कर सके। परिंदा बड़ा हो तो उसके खून की मकदार भी ज्यादा होती है, छोटा हो तो उसमें खून भी कम होता है। खून की मकदार का इन्हिसार परिंदे की जसामत पर होता है। कहा जाता है किसी ने फल खाकर गुठली फेंकी जो इत्तेफाक से एक हिरन के सर पर जा पड़ी और उससे खूबसूरत सींगे उगाई। ये भी कहा जाता है कि अगर रात न होती तो सुबह की रोशनी भी वजूद में न आती। और ये भी कहा जा चुका है, उकाब तेरा जन्म कहाँ हुआ था, एक तंग घाटी में। उकाब तू कहाँ परवाज कर रहा है, वसी और अरीज आसमानों में।